हा छरा ये जुनी माया ले तिरिन गर अर्को जुनी खै कुनी कसलाई थाहा छ र खै यही जुनीमा मायाले प्रेम गर है माया तिमी पारी मछुवारी किनारैमा कुन माया मेरो भागमा काँडे भनी तिमलाई फुलै फुल माया तिमी पारी मछुवारी किनारैमा कुन माया मेरो भागमा काँडे भनी तिमलाई फुलै फुल अर्को जुनी खै कुनी कसलाई थाहा छ र खै यही जुनीमा मायाले प्रेम गर है आकाशमा जुन राम्रो धरतीमा फुल बगाइदिन्छु माया तिमलाई पिरतीको मूल माया तिमी पारी मछुवारी किनारैमा फुल माया मेरो भागमा काँडे भनी तिमलाई फुलै फुल अर्को जुनी खै कुनी कसलाई थाहा छ र खै यही जुनीमा मायाले प्रेम गर है वारी खोला पारी खोला बीचमा बगर तिम्रै जीवन साथी हुँ म शंका नगर माया तिमी पारी मछुवारी किनारैमा फुल माया मेरो भागमा काँडे भनी तिमलाई फुलै फुल अर्को जुनी खै कुनी कसलाई थाहा छ र खै यही जुनीमा मायाले प्रेम गर है अर्को जुनी खै कुनी कसलाई थाहा छ र खै यही जुनीमा मायाले प्रेम गर है।